बिस्मिल्लाहिर्रहमानिर्रहीम। रंगो नूर शुमारा 576। बीमारियों से बड़ी बीमारी। अल्लाह ताला उन तमाम मुसलमानों को जो बीमार हैं शिफाए कामिला आजिला अता फरमाए। आज आपसे एक बात पूछनी है, बीमार नज़र आना अच्छी बात है या सेहतमंद नज़र आना? बाज़ लोग चाहते हैं कि वो हमेशा बीमार नज़र आएं, अगर कोई उन्हें बीमार ना समझे तो वो नाराज़ होते हैं और अपनी बीमारियां तफसील से बताते हैं। क्या बीमारी कोई तमगा है, कोई खूबसूरती है, कोई सआदत है, कोई सिफत है, कोई कमाल है, कोई हुसन है? अगर नहीं तो फिर बीमार दिखाई देने से क्या फ़ायदा, बीमारियां बताने का क्या फ़ायदा? एक हिकायत। कीमियाए सआदत में इमाम गजाली रहमहुल्ला लिखते हैं, हज़रत ईसा अलैहिस्सलाम कहीं जा रहे थे कि रास्ते में एक शख्स को देखा कि बस बीमारियों की एक गठड़ी थी जो ज़मीन पर पड़ी थी। वो बरस के मरज़ में मुब्तला होने के अलावा कूड़ी भी था और अंधा भी, और इस पर दोनों तरफ फालिज भी गिरा हुआ था। इस खस्ता हाली, बेबसी और माजूरी के बावजूद उसकी ज़बान पर ये अल्फाज जारी थे, शुक्र है उस जात का, जात पाक का, जिसने मुझे आफियत आता फरमाई और उस मुसीबत से महफूज रखा जिसमें बहुत से लोग गिरफ्तार हैं। हज़रत ईसा अलैहिस्सलाम ने यह सुनकर उससे पूछा कि वो कौन सी मुसीबत है जिससे तुम महफूज हो, यानी तुम पर तो हर तकलीफ़ तारी है। उसने कहा, जी हाँ, मैं उस शख्स की निस्बत यकीनन आफियत में हूँ जिसके दिल में वो मारिफत पैदा नहीं की गई जिसके नूर से मेरा सीना मुनव्वर है। हज़रत ईसा अलैहिस्सलाम ने फरमाया, तू बिल्कुल ठीक कह रहा है, और फिर उसका हाथ पकड़कर अपना हाथ उस पर फेरा और वो शख्स उसी वक्त सेहतमंद हो गया और उठ बैठा और उसकी प्यारी सी शक्ल निकल आई। नूर का सवाल। ऊपर वाले किस्से में दिल के नूर का तज़किरा आया तो एक बात याद आ गई। नूर कहते हैं रोशनी, ताकत और रूहानी कुव्वत को। मिसाल के तौर पर जैसे बिजली पावर, हमारे मोबाइल में ये बिजली पावर ख़त्म हो जाए तो वो काम नहीं करता, इसी तरह मोमिन के दिल को भी अल्लाह ताला की तरफ से एक ख़ास कुव्वत और चार्जिंग की ज़रूरत होती है। ये कुव्वत नूर कहलाती है। इसलिए हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम ने नूर की दुआ बहुत ताकीद से मांगी और सिखाई है, अल्लाहुम्मा जाल फी कल्बी नूरा, या अल्लाह मेरे दिल में नूर भर दीजिए। कभी आप सल्लल्लाहु अलैहि वसल्लम बार बार ये दुआ फरमाते, अल्लाहुम्मा ज़िदनी नूरा, अल्लाहुम्मा ज़िदनी नूरा, अल्लाहुम्मा ज़िदनी नूरा, या अल्लाह मेरे नूर को बढ़ा दीजिए। आज अगर हम मुसलमान भाई और बहनें सुबह और शाम की मसनून दुआओं का बहुत एहतमाम करें तो दुनिया और आखरत की बेशुमार खैरें पालें और बहुत सी बीमारियों और मुसीबतों से मुकम्मल हिफाजत में रहें। मसलन जो शख्स सुबह और शाम पाबंदी से ये मसनून दुआ 3 बार पढ़े, उस पर फालिज का हमला नहीं हो सकता। बिस्मिल्लाहिल्लज़ी ला यज़ुर्रु मास्मिही शैयुन फिल अर्ज़ि वला फिस्समाई वहुवस समीउल अलीम। सुबह शाम की इन मसनून दुआओं में एक ख़ास दुआ नूर मांगने की है, जिसमें इंसान अपने खून, अपनी खाल, अपने गोश्त समेत अपनी हर चीज़ के लिए अल्लाह ताला से नूर मांगता है ताकि सब कुछ मुकम्मल चार्ज रहे। उम्मीद है कि आपको वो दुआ याद होगी। चंद दिन पहले अलअदबुल मुफरद के मुताला के दौरान इरादा हुआ कि नूर वाली इस दुआ के तमाम सीगे जमा करके शाये कर दिए जाएं, ताकि हर मुसलमान सुबह और शाम अल्लाह ताला के नूर से रोशनी, कुव्वत और ताकत हासिल करे। फ़िलहाल मसनून दुआओं की किसी भी किताब में आपको नूर वाली दुआ मिल जाएगी। हुजूर अकदस सल्लल्लाहु अलैहि वसल्लम फजर से पहले अक्सर ये दुआ फरमाते थे, हम सब भी इसका एहतमाम करें। शैतान का धोखा। वापस अपने असल मौजू पर आते हैं। गुजारिश है कि कोई नाराज़ ना हो, आजकल ये बीमारी बहुत आम है कि बीमार नज़र आओ, बीमारी बताओ, बीमारी जतलाओ। हालांकि ये एक शैतानी जाल है जिसमें शैतान हमें फंसाकर कह कह लगाता है। आप जानते हैं कि शैतान हमारा खुला दुश्मन है, ये बात अल्लाह ताला ने सच्ची किताब कुरान मजीद में बताई है। हम जब शुक्रगुजारी करते हैं तो शैतान को तकलीफ़ होती है, क्योंकि शुक्र अदा करना एक अजीम शान इबादत है। शुक्र अदा करने वाला शख्स मुसलसल इबादत में होता है और उसकी नेकियां मुसलसल बढ़ती रहती हैं। इसी तरह सेहतमंद मोमिन अल्लाह ताला को बहुत महबूब है। अब शैतान हमें शुक्रगुजारी से हटाकर नाशुक्री में लगा देता है, हर वक्त बीमारी, बीमारी और बीमारी का ख्याल और बीमारी के तज़करे। फिर ये फितरी बात है कि जो आदमी अपनी कमज़ोरी लोगों को बताता हो और उनके सामने शिकवे करता हो तो ऐसे आदमी से लोग नफरत करने लगते हैं, मगर शैतान ये बात दिल में डालता है कि तुम बीमार नज़र आओ, बीमारी बताओ तो लोग तुमसे हमदर्दी करेंगे। हालांकि कोई हमदर्दी नहीं करता, उल्टा लोग तंग आ जाते हैं, हत्ता कि अपनी करीबी रिश्तेदार तक नफरत करने लगते हैं। ناشکری، بے صبری اور شکوے چونکہ گناہ کا کام ہے اور گناہ سے محبت نہیں نفرت ہی ملتی ہے، جبکہ شکر گزار افراد سے سب محبت کرتے ہیں۔ بندہ ایک بار ایک شہید کے گھر گیا۔ شہید کے والد محترم چارپائی پر تھے اور اٹھ نہیں سکتے تھے، مگر وہ ہم سب سے ایسی بشاشت اور خوشی سے ملے کہ ہمیں ان کی بیماری کا احساس تک نہ ہوا۔ ہم نے کئی بار ان سے حال پوچھا تو ہر بار دل کی گہرائی اور چمکتے مسکراتے چہرے کے ساتھ الحمدللہ الحمدللہ پڑھ کر اپنی خیریت بتاتے رہے، حالانکہ کئی سال سے کینسر کی تکلیف میں مبتلا تھے۔ اللہ تعالیٰ کینسر کے درد سے ہم سب کو بچائے۔ کہتے ہیں کہ بے حد کڑوا اور چبھن والا درد ہوتا ہے، مگر انہوں نے ایک لمحہ بھی ہمیں اس کا احساس نہیں ہونے دیا۔ اگر وہ اپنی بیماری کھول کھول کر اور کراہ کرا کر ہمیں سناتے تو یہ بھی ان کا حق تھا، کیونکہ وہ واقعی بیمار تھے اور جوان بیٹا بھی شہید ہوا تھا، مگر وہ جانتے تھے کہ شکر گزاری کا کیا مقام ہے۔ ان کو علم تھا کہ یہ آنے والے مہمان نہ مجھے شفا دے سکتے ہیں اور نہ زندگی، پھر کیوں ان کے سامنے شکوا کیا جائے۔ چنانچہ کئی گھنٹے کی اس ملاقات میں مسکراہٹ نے ان کے چہرے کا ساتھ نہ چھوڑا اور ہمیں وہاں بے حد روحانی سکون ملا۔ مجھے آج بھی اس مجلس کی حلاوت یاد آتی ہے تو دل سرشار ہو جاتا ہے۔ وہ بزرگ چند دن بعد انتقال فرما گئے، اللہ تعالیٰ ان کو مغفرت و شکر گزاری کا عظیم مقام عطا فرمائے۔ جبکہ دوسری طرف ایک اور صاحب کا قصہ ہے۔ وہ جہادی جماعت میں بڑے عہدے پر تھے، جوان اور صحت مند، مگر شیطان نے اچانک ان پر حملہ کیا اور ان کو حضرت بیمار خان بنا دیا۔ وہ جہاں جلسے یا دورے پر جاتے تو ساتھیوں کو اپنی بیماریاں بتا بتا کر ہلکان کرتے اور ہر علاقے کے ڈاکٹر، حکیم اور عطائی سے دوا لیتے۔ ایک دن ان کے ایک دوست نے ان کو سمجھایا کہ آپ نے یہ کیا طریقہ اپنا لیا ہے۔ کہنے لگا، واقعی بیمار ہوں۔ دوست نے کہا، حقیقت میں آپ نے اصلی بیماری دیکھی نہیں، اگر ایک دن بھی دیکھ لی تو پتہ چل جائے گا۔ آپ تو اچھے خاصے صحت مند ہیں، شکر ادا کیا کریں۔ مجاہدین اپنے ذمہ داروں کو صحت مند دیکھ کر خوش ہوتے ہیں۔ آپ کی اس مسلسل بیماری نے آپ کے خلاف ہر طرف نفرت پھیلا دی ہے۔ کبھی ہسپتال جا کر کسی واقعی بیمار کو دیکھیں تو ہوش ٹھکانے آ جائیں گے۔ دوست کی اس نصیحت نے اثر کیا اور وہ دوائیاں پھینک کر ٹھیک ٹھاک ہو گئے۔ ایک نسخہ۔ درمیان میں ایک اور بات یاد آ گئی۔ بیماریوں سے شفا کا ایک مجرب اور مفید نسخہ یہ بھی ہے کہ آپ توجہ اور اہتمام کے ساتھ بیمار مسلمانوں کی صحت کے لیے دعا کیا کریں، رسمی اور لفظی نہیں بلکہ دل کی فکر کے ساتھ، جس طرح اپنے بیمار بچے کی فکر ہوتی ہے۔ آج بہت موذی بیماریاں پھیل چکی ہیں، اللہ تعالیٰ رحم فرمائے۔ ہر مسلمان مکمل اہتمام کے ساتھ، فکر کے ساتھ بیمار مسلمانوں کے لیے دعا کا معمول بنائے۔ اس دعا کی برکت سے خود آپ کو بھی انشاءاللہ صحت ملے گی۔ شیطان بورڈ نہ لگوا دے۔ حضرات صحابہ کرام میں سے بعض سے جب پوچھا جاتا کہ آپ کا کیا حال ہے تو فرماتے، الحمدللہ شرک سے حفاظت میں ہوں، یعنی آج کا دن اچھا ہے کہ اللہ تعالیٰ نے مجھے ایمان کی نعمت عطا فرمائی ہے اور شرک سے بچایا ہوا ہے۔ دراصل انسان کو جس چیز کی فکر زیادہ ہوتی ہے وہی چیز زبان پر زیادہ آتی ہے۔ کئی افراد سے جب حال پوچھا جائے تو اس طرح سے شکر ادا کرتے ہیں کہ ایسا شکر ناشکری سے بھی بدتر ہوتا ہے۔ مثلاً وہ کہتے ہیں، ہاں بس اللہ تعالیٰ کا شکر ہے، جی رہا ہوں، آج کچھ گزارا ہے۔ مقصد ان کا یہ ہوتا ہے کہ کل تک سخت بیمار تھا۔ پھر اگر پوچھ لیا جائے تو پرانی بیماریوں کا مکمل جغرافیہ سنائیں گے، یہاں تک کہ آپ کو اپنے بیت الخلاء کی مصروفیات اور مشکلات تک سنائیں گے اور بار بار مکروہ چیزوں کا نام لیں گے۔ ایسے لوگوں کا بس نہیں چلتا کہ اپنی کمر پر بورڈ لگا لیں کہ جی ہم بیمار ہیں۔ ممکن ہے شیطان کسی دن ان سے یہ کام بھی کروا لے، پھر پینافلیکس والوں کو اس طرح کے بورڈ بنا کر رکھنے پڑیں، سخت بیمار، چودھری مریض، تکلیف خان، ملک مصیبت زدہ، بیماریوں کا پہاڑ، سرتاپا مریض، وغیرہ وغیرہ۔ اے مسلمانوں، اے اللہ کے بندوں، اپنے جسم کی فکر سے کچھ باہر نکلو، اپنے دین اور اپنی آخرت کی فکر کو اپناؤ۔ بیمار نظر آنے کا شوق ایک خطرناک روحانی بیماری ہے۔ ہم سب اس بیماری سے اللہ تعالیٰ کی پناہ مانگے، اور جن کو یہ بیماری لگ چکی ہو وہ اس کے علاج کی فکر کریں۔ جہاد فی سبیل اللہ میں اللہ تعالیٰ نے صحت رکھی ہے، روزانہ کی ورزش یا چہل قدمی کو اپنا معمول بنائیں، معوذتین اور مسنون دعاؤں کا اہتمام کریں، کھانا حلال، سادہ اور کم کھائیں، حجامہ شریف کی پابندی کریں، ڈاکٹری ٹیسٹ زیادہ نہ کرائیں، عاملوں سے پرہیز کریں، حکیموں کے اشتہارات پر زیادہ غور نہ کریں، اور استخارہ سے نور اور روشنی پائیں، بہت خیر ہو جائے گی انشاءاللہ۔ لا الہ الا اللہ، لا الہ الا اللہ، لا الہ الا اللہ محمد الرسول اللہ۔ اللہم صل علی سیدنا محمد وآلہ وصحبہ وبارک وسلم تسلیما کثیرا کثیرا۔ لا الہ الا اللہ محمد الرسول اللہ.